بھاگنا یہ بالکل درست نہیں۔ اسی طرح جو ہے اللہ کی خلقت کو بدلنے والے پر بھی اللہ نے لعنت کی ہے، مطلب اللہ نے جس کو جیسا بنایا وہ اپنے آپ کو اگر چینج کرے اس پر بھی جو ہے لعنت ہے۔ یاد رکھیے آپ صلی اللہ علیہ وسلم کی حدیث ہے، یہ صحیح بخاری کی روایت حدیث کے الفاظ اس طرح سے، اللہ تعالیٰ نے بالوں کے ساتھ مصنوعی بال ملانے والی اور جس عورت کے بالوں میں پیوند کاری کی جائے دونوں پر لعنت کی ہے، اسی طرح گوندنے اور گندوانے والی پر لعنت کی ہے۔ اسی طرح ایک اور روایت میں کہ لعنت ان عورتوں پر جو چہرے کے بالوں کو اکھاڑے، بہوؤں کی خاص طور سے لعنت ان عورتوں پر جو گوندے اور گندوائے، ٹائٹوئنگ جو کرتے، پرماننٹ ٹائٹوز بناتے ہیں، لعنت ان عورتوں پر جو نقلی بال لگائے، لعنت ان عورتوں پر جو اپنی خوبصورتی کے لیے دانتوں میں گیپ کرنے کے لیے لکڑیاں اٹکائے۔ آپ صلی اللہ علیہ وسلم کے زمانے میں خوبصورتی کی علامت یہ تھی کہ دانتوں میں گیپس ہو، تو چھوٹی چھوٹی بچیوں کو کیا کرتے دور جہالت میں لوگ، لکڑیاں آتی تھی وہ دانتوں میں اٹکاتے تھے، اس اٹکانے سے جب بچی بڑی ہوتی دانت میں گیپ ہوتا تھا۔ جیسا کہ ہمارے پاس بھی آج سے 25 سال پرانا فیشن کیا تھا، اگر کسی کے سامنے کے دانتوں میں گیپ ہو تو لوگ کیا بولتے تھے، کیا تقدیر ہے، گیپ ہونا تقدیر کی علامت تھی۔ آج فیشن کیا، پورے دانت ایک بالکل جمے ہوئے گول ہونا، سمجھ رہے، پہلے گیپ ہونا فیشن تھا، آج جمے ہوئے گول ہونا فیشن ہے۔ ٹھیک ہے، تو اپنی اللہ نے جو خلقت بنائی ہے اس میں چینج کرنا یاد رکھیے یہ حرام ہے، تبدیلی لانا خلقت میں اللہ کی حرام ہے، یاد رکھیے۔ تو مصنوعی بال، ڈپلیکیٹ ہیئرس لگانا حرام ہے، چاہے جڑے کی شکل میں ہو، چاہے اپنے بالوں کے اندر نقلی بال کو اٹیچ کر دیا جاتا ہے۔ مان لو آپ کو ایک ذریعہ ہوتا ہے، چھوٹا آپریشن نہیں ہوتا، چھوٹا موٹا ایک علاج ہوتا ہے، نقلی بال لیتے لگائے جاتے ہیں اور گرم ایک آلے سے اس کو دبا دیا جاتا ہے، جس کی وجہ سے وہ بال پگھل کر آپ کے بالوں کے ساتھ چٹک جاتے ہیں، کئی زمانے تک 6 مہینے سال 2 سال رہتے ہیں، اور یہ بہت کامنلی لوگ کرتے ہیں، عورتیں کی بال کم ہے تو کر لوں۔ یاد رکھیے بال نقلی لگانا، جڑا لگانا، ویگ لگانا عورت کے لیے حرام ہے، ویسے مرد کے لیے بھی ہے، لیکن عورتیں زیادہ تر خوبصورتی لیے کرتی ہے۔ ویگ لگانا، نقلی بال لگانا تو مرد کے لیے بھی حرام ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے میں ایک عورت تھی، وہ اپنی ایک بیٹی کو لائی جس کو ایک بیماری کی وجہ سے اس کے پورے بال چلے گئے تھے، اللہ رحم کرے، اور وہ گنجی ہو گئی تھی، تخلی ہو گئی تھی وہ بچی اس کی، وہ آئی کہ اللہ کے رسول میری بچی کی شادی کا مسئلہ آ کے کھڑا ہو گیا، کون کرے گا میری بیٹی سے شادی، اس کے تو بال چلے گئے بیماری کی وجہ سے، کیا میں نقلی بال لگا لوں؟ اللہ کے رسول صلی اللہ علیہ وسلم فرمایا تو صبر کر، تیرے لیے بہتر ہے، نقلی بال لگانے کی میں اجازت نہیں دے سکتا۔ سمجھ رہے آپ، نقلی بال لگانا، نقلی دانتوں کا لگانا، اگر اصلی دانت پیلے ہے یا ٹوٹ گئے تو میڈیکل ریزن سے ایک الگ چیز ہے، لیکن بیوٹی ریزنس ہو، خوبصورتی ہو، اچھے دیکھ، دانت ٹوٹ گئے ہنسیں گے تو کیسے لگیں گے، تو میں لگا لیتا نقلی دو، نہیں لگا سکتا۔ ہاں میڈیکل ریزن ہو سکتا کہ میں کھا ہی نہیں سک رہا ہوں اس کے بغیر، تو ایک الگ چیز ہے، لیکن اگر کوئی پوچھے ماشاء اللہ آپ کے دانت تو بڑے اچھے لگتے تو آپ کو بولنا پڑے گا نقلی ہے، صرف کھانے کے لیے لگاتا ہوں، چھپا نہیں سکتے آپ، چونکہ وہ ایک سمجھے نا، آپ دھوکے میں آ جائیں گے ورنہ کوئی آدمی اس کو دیکھ کر۔ تو نقلی بال لگانا، بالوں کی رنگت کو بدلنا، بھووں کے بال اکھاڑنا تو بالکل ایک دم عام ہے، جو عورت بھووں کے بال نہیں نکالتی تو لوگ اس کو بولتے دوسری عورت، ارے تم تو بہت ہی پیچھے دکھ رہے دنیا سے، شوہر کے لیے تو کر سکتے نا بنیے، فلاں کے لیے تو ایسا ہو سکتا ہے نا، نہیں، بھووں کے بال نہیں نکالے جا سکتے ہیں۔ رسول اللہ صلی اللہ علیہ وسلم کی، میں سمجھتا ہوں کوئی اللہ کی اطاعت گزار بندی نبی کی بدوا اور لعنت کی مستحق بننا نہیں چاہیں گی بالوں کو نکال کر اپنے، نہیں میری بھائی بہت موٹی ہے تو رہنے دینا، کیا ہو رہا ہے، مسئلہ کیا ہے اس سے موٹی ہونے سے، نہیں وہ پتلی ہے تو خوبصورت، نے بولا پتلی خوبصورت ہوتی ہے، سوال یہ ہے، نہیں نہیں وہ خوبصورتی فلاں ہو رہی ہے، بال نہیں ہے تو فلاں ہوتی ہے، داڑھی ایسی بڑھ جا رہی تو فلاں ہو رہا ہے، فلاں ایسا ہوتا، میں یہ کر رہا ہوں فلاں، میں کہہ رہا ہوں اللہ نے جیسا بنایا آپ کو سب سے اچھا بنایا، آپ چینجز کے لیے جائیں گے بہت پچھتائیں گے اپنی زندگی میں، جو لوگ کرتے ہیں نا ان کی زندگیاں پڑھی آپ پچھتا کے مر جاتے ہوں، اس لیے کہ پھر اپنے آپ کو بدل نہیں پاتے ہوں، آپریشنس کرا کے یہ چینج اور وہ چینج اور فیس اپلفمنٹ اور یہ اپلفمنٹ اور وہ انہانسمنٹ اور وہ کیا کیا کر رہے ہیں پتہ نہیں۔ اللہ کی خلقت میں جسم اللہ نے جیسا بنایا میڈیکل ریزنس کی وجہ سے علاج کے طور پر کوئی کام جائز ہے، لیکن علاج سے ہٹ کر خوبصورتی کی بنیاد پر کہ میں اچھا دکھوں، فٹ دکھوں، فلاں دکھوں، بوڑھا نہ دکھوں، یہ کرنا تبدیلی، یہاں تک کہ بالوں کو کالا کرنے آپ نے حرام قرار دیا ہے، اور بہت سخت گناہ، یاد رکھیے جنت میں نہیں جائیں گا بلکہ حدیث میں الفاظ ہے جو بالوں کو کالا کرتا ہے خضاب لگاتا ہے، اور کہا مہندی لگایا کرو، یہودیوں سے الگ دکھو، مہندیوں کو لگایا کرو اپنے وائٹ بالوں کے اوپر، سمجھ رہے آپ۔ تو اللہ کی خلقت جیسا اللہ نے بنایا، نو چینجز، ٹھیک ہے، چینج مت کیجیے، मर्दों को भी बड़ा शौक रहता मेरी बीवी हो तो फला हो ऐसी हो, ठीक है, और फिर तुम ये करो ना और वो करो ना, और बेचारियां कभी कभार मजबूर हो जाती है शौहर के लिए, और कभी कभार वो मजबूर नहीं रहती, वो शौहर खुद बोलता रहे मत करो, नहीं नहीं नहीं हमको करना है, बाहर वाला पूछे तो नहीं, हमारे शौहर बोलते, और शौहर बोल रहा मत करो तो जा, तुमको क्या समझता है, वो औरतें इतनी सच के आती, अपन क्या पीछे है क्या, मैं क्या कम खूबसूरत है क्या, मेरे को पीछे रहने क्या है क्या, मैं भी उससे आगे बढ़ के बताती, उसने अगर बारीक बनाई तो मैं तो सिर्फ एक एक बाल की बहू बना के जाती थी, वो कल बताती उसको, ये सिस्टम चल रहा है। हालांकि हर आदमी को अल्लाह ने जैसा बनाया, कुरान में अल्लाह फरमाता है हमने तुम्हें अपनी माँ के पेट में जैसा चाह बनाया है, और जब 40 दिन नुतफे को माँ के पेट में होते हैं, फरिश्ता आके उसको शक्ल लेता है, अल्लाह कैसी शक्ल, तो अल्लाह बोलता है ऐसा बना दे उसको, वो बना के चला जाता है। तो गोया जो कुछ मैं अपने साथ लाया हूँ, खद, बाल, शक्ल, कलर, आँखें, दांत, नाक, मुझ सब मेरा जो है अल्लाह रब्बुल इज्जत, यूनिक डिज़ाइन है मेरा अपना, ठीक है। अपने आप को खामोखा किससे मुआजना भी मत करे, वरना फिर अल्लाह की खलकत में चेंजेस हम शुरू कर देते हैं, उन्हें कितना खूबसूरत लग रहा ना, अपने को वैसा नहीं, हर आदमी अपने आप में सबसे खूबसूरत, अल्लाह ने सबको खूबसूरत बनाया, याद रखिए, कोई बचता है, ये इंसान के घटिया पैमाने हैं जो उसने बना लिए खूबसूरती और बदसूरती के। नहीं मेरे को गोरा होना है, गोरा खूबसूरत है ना, अल्लाह कोड़ दे दे तो नहीं, इतना गोरा नहीं होना, इतना गोरा नहीं, एक आदमी जो कोड़ कितना गोरा हो जाता है ना, नहीं नहीं नहीं नहीं इतना गोरा नहीं बाबू, थोड़ा कम उससे, तो कोई तुम्हारी खूबसूरती का पैमाने है क्या फिर, और देखो वो कितना खूबसूरत है, नमक नहीं उसके चेहरे पे, इतना खूबसूरत फटा हुआ दूध बिल्कुल, वो थोड़ी खूबसूरती है, अतः गोरा भी होना तो उसमें भी शेड्स, समझ रहे आप, तो इंसान की खूबसूरती की कोई बात नहीं। और याद रखिए हर इंसान खूबसूरत है, जो चीज़ आपके लिए खूबसूरती दूसरे के लिए हो सकता, मतलब उसके लिए वो खूबसूरती कुछ और है, और जो आप जैसे कि आज एक पैमाना बन गया है, दुबला पतला मर्द, दुबली पतली औरत हो तो खूबसूरत है, जरा से मोटे हो गए तो आउट ऑफ शेप है ना। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में मोटा होना खूबसूरती थी, दुबला होना नहीं थी, मोटा होना। एक रिवायत में आता है कि आप सल्लल्लाहु अलैहि वसल्लम के जमाने में अब्दुर्रहमान जो आप सल्लल्लाहु अलैहि वसल्लम के साले थे, वो एक मर्तबा कहे कि मैं वहां नहीं आता, वो जगह मुझे को नहीं जाना है। तो एक शख्स जो कि हिजड़ा था रिवायत में है, वो आया और कहा अरे अब्दुर्रहमान चलो वहाँ, क्या औरतें रहती वहाँ, जब चलती है तो आगे से दो बल पड़ते और पीछे से दो बल पड़ते हैं, मतलब इतनी मोटी औरतें कि बल पड़ते हैं, बल समझते ना, एक्सेस होने से फैट्स इंसान जो होता है, तो उस जमाने में तो आप सबने सुन लिया हो, सुनते ही कहा इसको हका लो यहाँ से, और ऐसों को घर में नहीं आने देना चाहिए कि ये खराब कर देते हैं लोग, निकालो इसको घर से बाहर, तो निकालने लगा दिया। तो जब मोटापा खूबसूरती की अलामत थी, आज दुबलापन है। अच्छा किसी के लिए स्ट्रेट हेयर्स खूबसूरती की अलामत है ना, सीधे बाल होना मेरी ये खूबसूरती की अलामत है, तो अपने उल्ट करली हेयर्स को सीधे करते बैठे हुए सीधे होना। यूरोप में जाएंगे तो सबके सीधे बाल होते, बोलते करली हेयर्स बड़े खूबसूरत होते, वो लगा लगा गरम गरम करते बैठे हुए करली हेयर्स होना। जिसके गोल है वो बोलता सीधे होना, जिसको गोल दिए गए वो बोलता सीधे होना, जिसको सीधे वो बोलता गोल होना। अब जिसके काले वाले बोलता ब्लोन हेयर्स, वो गुड़िया के जैसे बाल होते हैं ना, अरे कितने अच्छे लगते हैं ब्लोन हेयर्स। और जिसके वैसे बाल है वो देख के बोलते हैं अरे मेरे को ब्लैक हेयर चाहिए थे, ये ज़्यादा खूबसूरत है ना। हिंदुस्तान वालों के लिए खड़ी नाक खूबसूरती की अलामत है, खड़ी अरे क्या खड़ी नाक है इनकी, माशाल्लाह बहुत खूबसूरत है तुम, ठीक है। अरबों से पूछिए आप खड़ी नाक, तो सबकी खड़ी है, इतनी खड़ी है कि बोलते खड़ी नहीं, उनको थोड़ी सी चपटी दिखे बोलते क्या खूबसूरत नाक है इसकी, चूंकि उसके उनके पास चपटी नाक, चूंकि सबकी खड़ी होती है, सब एकदम खड़ी नाक है, तो उनको थोड़ी सी फैलती हुई नाक रही, बहुत खूबसूरत आदमी है फैलती हुई नाक है उसकी, माशा समझ रहा। तो चीनी लोगों के लिए खड़ी नाक खूबसूरती है, क्योंकि बेचारों को सिर्फ सुराख जैसे दो दिखते नाक की जगह, वहीं हमारे अरब के लिए फैली हुई नाक खूबसूरती है, चूंकि खड़ी इतनी होती है कि बिल्कुल क्रूकेट टेढ़ी हो जाती है, कभी इतनी खड़ी नाक रहती, तो उसके लिए वो खूबसूरती है, समझ रहे। अमेरिकन को जाके पूछे गोरी, वो गोरी लड़की को मस्तानी ब्लैक होना चाहिए, वो काले औरतों की तरफ बता जाए, ब्लैक्स को बोलिए तो बोलते हाँ व्हाइट चाहिए मुझे, खूबसूरती के पैमाना नहीं है कोई, वो नज़रों में आप जिस चीज़ को होता। और आज हमारे मीडिया ने लेकिन हमें जो छलकाया वो यही है, ये मीडिया की देने गोरा लंबा दुबला 50 के अंदर वेट होना, हाइट इससे ज़्यादा नहीं होना, फला ऐसा होना, ये मीडिया की देने, ये सब फालतू बातें। अल्लाह ने आपको जैसा बनाया ना, सेटिस्फाइड रहिए, मुतमईन रहिए, और अगर कोई नुक्स लगता है ना तो जन्नत में इंशाल्लाह पूरी कसर निकाल लेंगे, बाकी पूरी कसर निकाल लेगा, यहाँ मत निकालो, इसलिए कि यहाँ कसर निकालने पर लानत हो जाएंगे, वहाँ ऑप्शंस बाकी नहीं रहेंगे, वहाँ के ऑप्शंस बाकी रखना है। हर इंसान सही सालिम, उसकी माजूरी कमजोरी सब निकल जाएंगी और इतना खूबसूरत हो जाएगा। इसलिए कि अल्लाह हर इंसान को फिर से जिस तरह से सब्जी उगती है ना वैसा लगाएंगा, फिर से उगेंगे इंसान और सबसे खूबसूरत हो जाएंगे, बहुत खूबसूरत, इतने खूबसूरत कि जन्नती लोग जब बाजार में जाएंगे, जन्नत के बाजार जरा मुख्तलिफ होंगे दुनिया के बाजार से, और वहां मर जाएंगे, औरतें वहां भी नहीं जाएंगी। बाजार अच्छी चीज नहीं, कभी कभी जाना ठीक है बहरहाल। तो जन्नती जब बाजार जाएंगे तो एक हवा चलेंगी और धूल उड़ के आएंगी और उनके चेहरों पर लगेंगी, जिससे नतीजा ये होगा कि वो खूबसूरत बन जाएंगे। जब घर वापस आएंगे तो बीवी देखकर कहेंगे ओहो खूबसूरत होगा आगे, तुम तो बाजार जाके, यहाँ के बाजार जाके तो काले पीले कितने क्रीमा लगाना पड़ते हैं गोरा होने के लिए, जन्नत के बाजार खूबसूरत कर देंगे, वहाँ रहमत ही रहमत है, बरकतें हैं, तो वो कहेंगी। तो अल्लाह ताला हदीस में आता है कि बीवियों को जब तक शौहर बाहर है इनको भी उससे ज़्यादा खूबसूरत बना देगा, तो शौहर भी कहेंगे तुम कहाँ कम खूबसूरत बचे, तुम तो मेरे से भी और ज़्यादा हो गए खाद आगे। तो जन्नत में फुल परफेक्शन के साथ जो चाहिए वो मिलने वाला है, तो थोड़े से वक्त के लिए वो ब्यूटी को मेंटेन करने के चक्कर में, जिसके नुकसान इतने हैं मैं बता नहीं सकता हूँ, अगर कोई ब्यूटी फिजिशियन हो उससे पूछिए इन केमिकल्स के क्या नुकसान, जो बालों को काला करते हैं, जो चेहरे को पता नहीं लगाने से चेहरे की झुर्रियाँ आपकी गायब हो जाती है, लेकिन एक साल में 10 साल के उतना बूढ़ा बना देती है वो दवाएँ आपको, थोड़ी देर तो फिट लगता है, मजलिस में लोग तारीफ करो हो क्या आप तो बिल्कुल नजर नहीं आ रही कि बुढ़ापे की कोई असर आप पर है, लेकिन बाद में कभी मिलो 5-6 महीने बाद जब दावत में नहीं आ रही तुम्हारे चेहरे को क्या हो गया, नहीं कुछ नहीं हुआ ऐसा लग रहा टेंशन से हो गया, घर जाके जल्दी मलना शुरू करता फिर वो कुछ तो भी, मत जाइए इन चक्रों में, नेचुरल अल्लाह ने बनाया सबसे अच्छा आपको बनाया, बस रहिए मसनू, कुछ भी तब्दीली लाओ अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम अल्लाह की लानत के मुस्तहक बनो। इसी तरह